तिम्रो जीवन खुशीमै जाओस्, मलाई जस्तै रुने दिन नआओस्। दुनियाले भन्छन् कस्तो माया तेरो, मलाई एक्लो पारे नि, मेरो आँसु झरे नि। तिमी खुसी छौ भने चित्त बुझ मेरो, तिम्रो जीवन खुसीमै जाओस्, मलाई जस्तै रुने दिन नआओस्। दुनियाले भन्छन् कस्तो माया तेरो, मलाई एक्लो पारे नि, मेरो आँसु झरे नि। तिमी खुसी छौ भने चित्त बुझ मेरो, मलाई एक्लो पारे नि, मेरो आँसु झरे नि। तिमी खुसी छौ।